अब हम इसके बारे में बात करेंगे, उसको कैसे पार करेंगे जो चीज़ पर ऐसी नज़र से लगी है जो दिखाई न देती है। कई भी मर गया रो से है, यानी दिखाई देखना, तो गैर यानी नहीं दिखाई देती है। लिखा है इसलिए कोई नहीं, वो नहवी है हमारे, वो नहवे का बहुत किताब पढ़ा है, मतलब देवदा क्लास हम कुछ बोल दिए, आधी किताब ख़त्म कर दिए सीखे हुए लोग हैं। तो विकास लिया उसके तीन, उसको तीन मरतबा धोने से, और वला शुरू यानी निचोड़ना, कुल मरतिन हर मरतबा उसको निचोड़ना पड़ेगा, तो उससे पाक हो जाएगा। तो जैसे कि देखो अगर खून लगा हुआ है या फिर कोई पखाना लगा हुआ है तो ये सब दिखाई देने वाला है, तो उसको आप एक मरतबा भी धो लेंगे तो पाक हो जाएगा। लेकिन अगर कोई ऐसी पेशाब है या दारू लग गया, शराब या कोई ऐसी चीज़ जो हमें सूख जाने के बाद दिखाई नहीं देती, तो उसको धोने के लिए तीन मरतबा धोना पड़ेगा और हर मरतबा निचोड़ना पड़ेगा, उसको पाक करना पड़ेगा। यह तीन मरतबा इसलिए कहा कि उससे हमें यकीन आ जाएगा, तीन मरतबा में हमें शक रहेगा कि हुआ या नहीं, हुआ या नहीं। और नजासत का पाक करना कपड़े पर से और बदन पर से, इसका तरीका ये है बिलमाई व बिकुल माइन मज़ीन मुज़ीली। तो कैसे पाक करेंगे, अगर कपड़े पर लग गया या बदन पर, तो बिलमाई पानी के ज़रिया और वह बिल्कुल लिमाई और वो हर उस चीज़ से भी हम को भी इस्तेमाल कर सकते हैं जो माई यानी बहने वाली हो और मुज़ील यानी उस चीज़ को नापाकी को हटाने वाली हो। जैसे कि हम पानी में सर्फ डाल दें या फिर कोई दवाई डाल दें, सनलाइट डाल दें और बहुत गहरा हो गया पानी, लेकिन वो अभी भी बह रहा है और उससे नापाकी दूर होगी तो ये भी चलेगा। बिल्कुल लिमाई मुज़ील, मुज़ील यानी हटाने वाली, ख़त्म करने वाली। और जो नजासत गैर मरई से नापाक हो तो वो तीन बार धोने और हर बार निचोड़ने से पाक होता है। फिर कपड़े से और बदन से नजासत पाक होगी पानी के ज़रिया और हर बहने वाली चीज़ के ज़रिया जो नजासत ज़ाहिर करती हो, जैसे आया है कलखली, जैसे सिरका और माउल वरदी, गुलाब का पानी, वर्द यानी गुलाब, मांग पानी गुलाब का पानी, समझ आई भाई? खल्ली के माना क्या है, कल खल्ली सिरका और माउल वर्दी, सिरका नहीं बना, विनीगर क्या कहते हो बंगाली में, क्या कहते विनीगर, नहीं है बंगाली में, नहीं है विनीगर, विनीगर नहीं, यू डोंट हैव नेम, यू विल से विनीगर, सही है, नहीं होता है विनीगर ही बोलते। चलो वह थोड़ू पप्पा, ये क्या है? अच्छा ओके, यानी मोज़ों को पाक करने का तरीका या उस जैसी कोई चीज़, और ये उससे मुराद है चमड़े के मोज़े, तो उससे कैसे करते हैं, और इसमें क्या है कपड़े पर लगेगी तो क्या होगा नापाकी, तो वो एब्जॉर्ब करेगी उसको, क्या कहते हैं उसको, चूस लेती तो उसमें चला जाता, उसको फिर धोना उसको अच्छी तरीके से धोना पड़ता, लेकिन ऐसे ये प्लास्टिक पे गिर गई या फिर लेदर पे तो वो उसको अंदर नहीं जाती है, इसलिए उसका तरीका अलग है। विद्यालय की यानी रगड़ने से मिन नजस अरबी का मुझे बताया जुर्म है, वो कौन गया था, मैं ही गया था शायद, मोज़ा और उसके मानिंद गिर मानिंद गिरने से पाक हो जाए, रगड़ने से पाक होगा अगर नजासत दलदार हो, चाहे वो तर हो। अगर ज़्यादा जलदार है यानी पाखाना लग गया या खून लग गया या फिर और या मनी लग गई, तो अब ये सब चीज़ें जलदार है तो जर्मन यानी जलदार यानी गहरी हो और उसका कोई शेप हो। पेशाब का कोई शेप नहीं होता, वो जहाँ गिरेगी वो शेप ले लेगी जर्मन। तो मोज़ों को मोज़े पाक हो जाएंगे और उस जैसी कोई चीज़ रगड़ने से ठीक है नजासतुल्लाह उसकी मीन अगर वो नजासत डलदार हो अगर थे रतबत अगर से उत्तर हो यानी खून सत्तर होता है या फिर पाखाना भी फ्रेश किसी ने गिरा दिया तो ये भी फ्रेश तो उसको भी वो भी पाक कर सकते हैं। ऐसा नहीं कि सूखा हुआ ऐसे समझे बात लेजर को ऐसे करना कैसे करेंगे शिफ्र करने से किसी चीज़ से। अरे वो बात नहीं कर लेना हमें अभी समझना है। तो तर्जुमा ऐसे होगा कहाँ गया तर्जुमा। मोज़ा और उसके मानिंद रगड़ने से पाक होगा अगर नजासत दलदार हो चाहे वो तर हो। ए रक्त बदन क्या समझ आया तर हो यानी गीली हो वो नजास। और पाक होगी तलवार और उस जैसी चीज़ मानिंद बिलमत ही यानी पोछने से यानी उसको साफ करने से। वो चीज़ और तलवार और उसकी मानी पाक होगी मल देने से यानी वो साफ करने से नहीं मसा यानी मलना यानी कोई कपड़ा गीला कपड़ा ले लिया उससे भी हो जाएगा या हाथ से गीले हाथ से कर लिया मसा कर लिया यानी आपने पोंछ लिया या मल लिया सब। हाँ चलो आगे बढ़ो आगे। इधर ذهب اثر النجاسه في عن الارض जी यहां जस्ट वेट। और अभी ज़मीन पर गिर गया तो क्या करेंगे उसको ना हम धो सकते हैं। तो वह इधर ذهب जब के चली जाए असर नजासत का असर चला जाए अनिल और हैं हो गया यार फिर भी बहुत टाइम लगेगा। और अगर चला जाए असर नजासत का अनिल ज़मीन से वह जफ़त क्या मतलब क्या है वाव क्यों लगाया हुआ है और कुछ ज़मीन से नजासत का असर चला जाता है और जब ज़मीन से नजासत का असर ज़ाइल होकर खुश्क हो जाए यानी असर ज़ाइल होकर खुश्हो जाए तो उस पर नमाज जायज़ है तहम्मुम जायज़ नहीं। सलातु अलैहा उस पर नमाज जायज़ है दून तहम्मुमिहा और तहम्मुम जायज़ नहीं। और अगर जब नजासत का असर ज़मीन से चला जाए नहीं कर सकते हैं उससे तैमुम जायज़ नहीं। तो ऐसे करेंगे और अगर चला जाए नजासत का असर ज़मीन से और वो सूख जाए ज़मीन सूख गई तो नमाज़ पढ़ सकते हैं लेकिन तैमुम नहीं करते। वह थरु मादी हाँ व शजरु व कीला कर लेकिन कर लें ऐसा لاہور کے پاس سامان آج ایک تو آلریڈی وہ بیہائنڈ، دوسری ترجمہ اور زمین پر جو درخت اور گھاس کھرا ہے اس پر نجاست خشک ہونے سے پاک ہو جائے گا. تو درخت اگر ناپاک ہو جائے یا گھاس جو لگی ہوئی ہے سائڈ پہ گری تو اس کو جب سوکھ جائے گی پاک ہو جائے گی. تو یہاں ویتھرو ما بیہا من شجرین، اس درخت پر ما بیہا یعنی وہ جو نجاست لگی ہوئی ہے، وہ کل القائمی، کل یعنی گھاس قائم کھڑی ہوئی، بھی جفاف ہی جفاف یعنی سوکھ جانا، اس کے سوکھ جانے سے وہ پاک ہو جائے گی. ویتھر النجاست استحالت عینہا، اور نجاست استحالت اصل تبدیلی ہو گئی، اور نجاست نہیں یار بہت بہت کام ہے اور میں نے بیٹھ جائیں یہاں جلدی صحیح بات ہے ابھی درد کے وہ پاک ہو جائے گی درخت اور کھری گھاس جب وہ ڈرائی ہو جائے گی خشک ہو جائے گی. وہ تھارو نجاست اور وسط ہو رہی نجاست اور نجاست پاک ہو جائے گی اگر اس کا عین بدل گیا، مثلا نمک بن گئی یا آگ سے جل گئی. استحالت یعنی اس کی تبدیلی ہو گئی، عین یہاں اس کے اصل چیز کی اصل جو تھی اس کی تبدیلی ہو گئی، یعنی جو نجاست تھی جیسے چمڑی ہو، ناپاک چمڑی ہو اگر، یا گوبر بھی لے لو، تو آپ نے ایسا کچھ کیا جس سے نجاست کی اصل بدل گئی تو پاک ہو جائے گا. کہیں صورت ملحن، صورت یعنی ہو گیا، اگزامپل اس کا جیسے کہ اگر ہو جائے ملحن نمک، یعنی آپ نے نمک میں رکھی ہوئی تھی چمڑی تو تھوڑے ایک مہینے کے بعد دیکھا تو سب صرف نمک ہی بچا ہوا تھا، یعنی وہ سب نمک کھا گیا، تو یہ وہ نمک جو اب بچا ہوا ہے وہ پاک ہے. ایسا نہیں کہ اس نے چمڑی سور کی ہے تو وہ نمک، ایسا نہیں، نہیں کتے کی، کتے کی سور کی الگ بات، سور تو کبھی بھی پاک نہیں ہو سکتا. او احترقت بالنار، یا خاک ہو جائے آگ میں، آگ سے راکھ ہو جائے، سوری راکھ ہو جائے آگ سے، تو جیسے کوئی آپ نے نجیب چیز کوئی گوبر کو چلو اس کو پھر آپ نے جلایا اور راکھ ہو گیا، جیسے انڈیا میں جو گوبر کے کیا کہتے ہیں وہ ٹکڑے ہوتے ہیں اس کو جلاتے ہیں تو راکھ ہو جاتے ہیں، تو وہ پاک ہو جائے گی. وہ راکھ ابھی جو روٹی میں لگتی ہے جب پکاتے ہیں تو انڈیا میں جب، تو یہ سب پاک ہے کیونکہ وہ راکھ بن گیا ہے، تب بھی اس کی اصل پاک ہوگی. کیا جب انسان کو پکاتے ہیں اور جلاتے ہیں، ہاں تو وہ راکھ کو پھر وہ کیا کہتے ہیں استھیاں. سور کی، سور کی مثال مت دینا کیونکہ سور کا پورا مسئلہ الگ ہے، وہ راکھ ہو کھاک ہو جو بھی ہو پھر بھی وہ پاک ہو گیا. وہ تھرو منی، اب وہ من اس نے کہا تھا کہ اسکریپ کرنا ہے. ترجمہ پڑھ لیتا ہوں چلو جلدی جلدی تو ہمیں سمجھ میں آ جائے. کپڑے اور بدن سے خشک منی، خرچ، کپڑے اور بدن سے خشک منی کو خرچ ڈالنے سے پاک ہو جاتا ہے، اور تر منی وہ خشک ہو منی، اور تر منی دھونے سے، تر یعنی گیلی ہو تو دھونے سے پاک ہوتی ہے. تو یہ وہ تھرو منی الجاف یعنی جھوٹھی منی، پھر کی یعنی خورک سے یعنی اسکریپ کرنے سے، انسو بھی بیڈ انسو کپڑے یا بدن سے خشک، بیفر کی مجھے بیفر کی تو اس کے یعنی کھرچنے سے یعنی اسکریپ کرنے سے وہ نکل کیونکہ وہ سوکھی نہیں ہے وہ کپڑے پر سے بدن سے. ویسے رتب، رتب کے معنی ہے گیلی یا تر، تو اگر وہ اگر گیلی ہے تو اس کو دھونے سے پاک ہو جائے گی، اس کا دھونا ضروری ہے، اب اس کو اسکریپ نہیں کرنا. سبحان اللہ، سبحان اللہ. اور آج کے زمانے میں کسی کو خشک منی نہیں نکلتی ہے، سب کو پتلی پتلی نکلتی ہے. آپ صحیح میں مرد ہو. But you know, that's not that one, the one that, you, that was wet and then dried up like it. So what does it mean? This is like, you know, cream, yeah. Cream. Yeah. When cream falls, you know how thick that is? Yeah. So that like that. But when it comes fresh, when it comes dry, that's the thing. So it's not going to stay like a, it's not going to stay like a, example, example. Oh, putu. Yeah, but it is dry. It's going to mix with the cloth. It's not like before the money of people before. Because that stays in one place and it doesn't mix with the cloth. It just dries in one place. It is a place. Now it's not like that. When it falls on our clothes, it will first mix. First, it will spread, isn't it? Yeah. It doesn't stay in the same spot. Is that what I'm saying? Yeah. For example, one drop of water falls, it will go like this. So that's what happens with our clothes. It's actually mixing. So when it dries now, now you can't spread it. Why? Because it's not going to mix. But if the asar is there? What? No, what part? But you'll still, you will not be, because your money in the beginning was very thin. Understand? Or it was flowy. So what's going to happen? You're going to go to head, let's go. So now it's creating more than enough. But, example, a drop of lotion falls. After 2 days you come to dry, now that one can be so on the desk or on the floor, you won't be in. Example, something called a lotion for you. You put it nicely, no remain. But example, a drop of juice falls. Now even if it dries, can you scrape it? If you scrape it on top, it still be got a asar instead of that. So you have to worry. So nowadays our money is not like the people of you. Unless it depends. There's some very understood now? Yeah. Now don't complain. We don't get that money, so now don't think about it. Always watch it. Don't make it. Huh? But they can. Hey, wait. What's the who? The target says, oh, that's how. Don't only that. Just hold it and example, yeah. You just hold it. See, just hold this part. Just tell me whatever you know. Wherever it's going, you wash it like this. Because remember, many people have a lot of leaking problem in it. So you can't be every time you wash your clothes and having bad, you know. And now you are young. Later on, when you're old, it will leak. So whether you're strong enough or not, it will leak.